मलाई चिनिनौ कि तिमीले मलाई चिनिनौ कि म तिमी बिना मर्ने मन छे पहिले जस्तै अहिले पनि तिमीलाई माया गर्ने मन छे पहिले जस्तै अहिले पनि तिमीलाई माया गर्ने मन छे तिमीले मलाई चिनिनु के पर मलाई माया गरे नि मान्छे पहिले जस्तै अहिले पनि तिमीलाई माया गरे नि मान्छे तिमीले मलाई चिनी